بسم الله الحمد لله والصلاة والسلام على من لا نبي بعد أما بعد رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي رب زدني علما سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم سبھی قسم کو پرشنسا رگون گان ماتر ایک اللہ پہ لاگے ہوں جو برہمانڈ کا سرشٹی کرتا تو چشمہ بھائی کا جدتی پورا حال سن سبھی کا پرتی پالک انے داتا مرتو داتا جیون داتا ہن ہن سا اللہ کو لاکھ لاکھ دیا ر کرپا ہو यो संसारमा ईश्वरबाट पठाइएका ती सबै अगमवक्ताहरू र सन्देशवाहकहरूमाथि जो यो संसारमा मानवता मानव जातिको मार्गदर्शनका लागि आउनुभएका थिए आदरणीय दाइ भाइ दिदी बहिनीहरू हो आज म तपाईँहरूको सामनेमा जुन कुरा परस्त पार्न खोजेका छौँ त्यो हो बाइबलमा एकेश्वरवादको शिक्षा योभन्दा अघि म वेद पुराणमा एकेश्वरवादको सम्बन्धमा केही कुराहरू राखेका थिएँ आज म बाइबलबाट कि बाइबलमा पनि एकेश्वरवादको शिक्षा रहेको छ भने तपाईँहरूको सामनेमा राख्न प्रयास गर्छु र यो कुरा मात्र यस कारण राख्दैछु कि हामीहरूमाथि यो कुरा स्पष्ट होस् कि ईसा अलैहि सलाम अर्थात् जेसस अल्लाह का दूत हुन अगम वक्ता हुन अल्लाह को सन अल्लाह को छोरो होइनन् बरु अल्लाह ताला ले संसार मा अनेकों संदेशवाहकहरू पठाउनु भएका थिए ती मध्य का संदेशवाहक हजरत माननीय ईसा अर्थात जेसस पनि हुन् उलाई हामी एक ईश्वर का भक्त मानौ एक अल्लाह का सन्देशका मानौ र उहाँले दिनुभएका शिक्षालाई हामी सम्झिन प्रयास गरौँ सर्वप्रथम म तपाईँहरूको सामनेमा बाइबलबाट एकेश्वरवादको शिक्षा र तालिम राख्नुभन्दा अघि केही कुराहरू तपाईँहरूको सामनामा परिस्थिति आउन खोजेका छौँ फर्स्ट वा पहिलो कुरो चाहिँ के छ कि वर्तमान बाइबल जो संसारकै मुख्तलिफ र विभिन्न भाषाहरूमा पाइनेछन् त्यो बाइबल नै त्यो हो जो हजरत इब्राहिम जो हजरत ईसा अलैहिस्सलाम र मूसा अलैहिस्सलाम दाऊद अलैहिस्सलाम अन्य सन्देशवाहकहरूमाथि अवतरित भएका नै बाइबल हो भने प्रमाण कसैको साथमा छैन र यदि कोहीले यो भन्छ यो इन्जिल जो हाम्रो सामनेमा छ सामनेमा सामने जो हाम्रो सामनेमा छ भने त्यो बाइबल नै ईसा अलैहिस्सलाममाथि अवतरित भएका थिए भने त म प्रश्न गर्छु कि ईसा अलैहिस्सलाम जेसस को जो भाषा थियो त्यो भाषामा बाइबल आज कतिसम्म पाउन सकिन्छ त्यो भाषालाई लेख्ने र पढ्ने व्यक्ति यस संसारमा कति छन् र यस संसारमा सबभन्दा पहिलो जब बाइबलको सुरुवात भयो बाइबलको बारेमा यो प्रश्न भयो कि यो बाइबल किताब छ भनेर त सबभन्दा पहिलो बाइबल मानवको टाम्नेमा कुन भाषामा आइएको थियो कि त्यो ती भाषा ग्रिक भाषामा थिए जो आज कुनै कुनै ठाउँमा या कोही कोहीले लिएर घुमिराखेको छन् या यस संसारमा सबभन्दा पहिला जेसस पछि जो बाइबल क्रिस्चियनहरूको सामनेमा आएका थिए त्यो इङ्ग्लिस भाषामा थिए वा फ्रान्सको भाषामा थिए कुन भाषामा थिए यदि वर्तमान बाइबल जो अहिले ग्रिकको भाषामा कोही कोही मान्छेहरूको साथमा रहेको छ त्यो बाइबल कताबाट आयो कुन भाषाको बाइबलबाट उसलाई ग्रिक भाषामा गरेको छ यदि ग्रिक भाषा कि नै बाइबल यदि जेससको भाषा चाहिँ ग्रिक थियो भने त त्यो ग्रिक भाषाको बाइबल खोइ पहिलो बाइबल बाइबल खोइ जो ईसाबाट वा या उसको जो अथवा उन उहाँको जो विद्यार्थीहरू थिए तिनीहरूबाट लेखिएको ग्रिक भाषाको बाइबल खोइ कता छ त्यो बाइबल हामी पनि देख्न खोजेका छौँ हाम्रो समक्ष पनि आउनु पर्यो त्यो बाइबल त सँगै अर्को कुरो चाहिँ के छ कि बाइबलमा लेखिएको कुराहरू जे जति छन् त्यो सबै सत्य नै हो अर्थात् ईसा अलैहिस्सलाम नै भन्नुभएको छ भने यसको प्रमाण खोज कसको साथमा यो प्रमाण छ कि बाइबलमा लेखिएको कुराहरू जे जति छन् सबै चाहिँ जेसले नै भन्नुभएको छ तेस्रो कुरो चाहिँ के छ ताई भाइहरू हो कि ईसाबाट यस संसारमा बैला बाइबलको पाउनसम्म त्यो बाइबललाई पढ्ने व्यक्तिहरू कता थियो कसले ईसाबाट त्यो बाइबललाई सुनेको छ लुका मुर्कुस युहन्ना रुमिया अर्थात् अन्य जो बाइबलका लेखकहरू छन् कि तिनीहरू ईसाका विद्यार्थीहरू हुन् तिनीहरूको जीवनी खोइ तिनीहरू कस्ता व्यक्ति थिए कुन खालको व्यक्तिहरू थिए सत्यवादी थिए असत्यवादी थिए कस्तो खाले व्यक्तिहरू छन् तिनीहरूको जीवनी खोइ त र उसको अतिरिक्त अन्य प्रश्नहरू छन् त्यसबाट यो प्रश्न हुन्छ कि हाम्रो साथमा जो हाम्रो सामनेमा जो बाइबल छ त्यो बाइबल असली बाइबल बाइबल होइन बरु त्यो नक्ली हो र असली बाइबलको कुनै अता पता छैनन् कुनै थाहै छैनन् यो बाइबलको लेखकहरू जो छन् तिनीहरूको जीवनको बारेमा कसैले थाहा छैनन् कि कस्तो खाले व्यक्तिहरू थिए र पनि जो सत्य छ जो प्राकृतिक कुराहरू छन् त्यो कुराहरू यो बाइबलमा पाइन्छ बाइबलमा फेरबदल भएको छ यसमा कुनै सन्देह छैनन् र पनि यस संसारमा पाइने बाइबलमा जो सत्य कुरा छन् त्यो कुराहरू प्रष्ट छन् र यो प्राकृतिक हो र प्राकृतिकको जो कुराहरू छन् त्यसलाई कसैले मेट्न सक्दैन त आजमा हजुरहरूको सामनेमा बाइबलबाट एकेश बर्बादको बारेमा केही कुराहरू राख्न प्रयास गर्छु र मेरो सामनेमा यो हिन्दीको बाइबल छ र यसलाई म ठाउँ ठाउँमा चिन्ह लगाएको छु जसमा यो कुरा प्रष्ट छन् कि एकेश बर्बादको शिक्षा र तालिम यो बाइबलमा कसरी स्पष्ट छ सँगै ईसा अलैहिस्सलाम अर्थात् जेसस चाहिँ उहाँ अल्लाहका भक्त हुनुहुन्थ्यो अल्लाहका अगमवक्ता हुनुहुन्थ्यो जस्तै कि एक मुस्लिमहरूले आस्था राख्नुभएका छन् र वर्तमान र वर्तमानमा जो वर्तमान कालमा जो ख्रिस्टीहरू छन् जो आफैलाई क्रिश्चियन भन्नुहुन्छन् तिनीहरू सत्यमा चाहिँ बाइबलमाथि अत्याचार गरिराख्नु भएका छन्। बाइबलको नाममा बाइबललाई नै झुटलाइराख्नु भएका छन्। बाइबलको खिलाफ बाइबलको विपरीत बाटोमा हिँडिराख्नु भएका छन्। बाइबलको एगेन्स्ट बाइबलको एगेन्स्टमा काम गरिराख्नु भएका छन्। तिनीहरू बाइबललाई मान्नुहुन्न, बरु आफ्नै संस्कृतिलाई धर्मगुरु पास्टरले दिएको सन्देशलाई मानिराख्नु भएको छन्। म साथीहरूलाई निम्तो दिन्छु कि तपाईँ बाइबलमा लेखेको इच्छु अर्थात् ईसा अलैहिस्सलाम यसु अर्थात् ईसा अलैहिस्सलाम जेससले भनेको कुराहरूमाथि विचार गर्नु। तपाईँहरूमाथि स्पष्ट हुन्छ कि जेससले ठाउँ ठाउँमा यो कुरा भन्नुभएका छन् कि एक प्रभुको पूजा गर, मेरो पूजा नै गर्नुहोस्, म त अल्लाहका भक्त हुन्, अल्लाहका रसुल हुन्, अल्लाहका दूत हुन्, अल्लाहका अगमवक्ता हुन्, अल्लाहका सन्देशता हुन्, अल्लाहका प्रेम मानि सुनाउने वाला व्यक्ति मात्र हुन्। म पूजा योग्य छैनन्, मेरो आमा पनि पूजा योग्य छैनन्, बरु मेरो आमा पनि म पनि सबै चाहिँ के छ अल्लाह वा ईश्वरका भक्त भक्त हुन्। सँगै यो पनि प्रश्न हुन्छ कि ईसा अलैहिस्सलामको जन्म मारियाबाट यो चमत्कार स्वरूप भएको र हामीले यस संसारमा ईश्वरबाट पठाइएका दूतहरूको बारेमा पढ्दाखेरि यो स्पष्ट हुन्छ कि यस संसारमा जति पनि सन्देशवाहक आउनुभएका छन् अल्लाह तालाले सबैलाई केही न केही चमत्कार प्रदान गर्नुभएका छन् र यो चमत्कार त्यो कालमा आउने जुन अवस्थामा जुन समयमा जुन सन्देशवाहक आउनुहरू आउनुभएका छन् आउनुभएको थियो भने त्यो कालको हिसाबले त्यो समाजको हिसाबले त्यो देशको हिसाबले त्यो समयको अनुसार अल्लाह तालाले तिनीहरूलाई त्यो चमत्कार प्रदान गर्नुभएका छन्। जुन बेलामा झाँक्री र जादुगरूको गरेको चाहिँ चहल पहल थियो उसका जय जय थियो त्यो बेलामा हजरत मुसा अलैहिस्सलामको साथमा हेर्नु अल्लाह तालाले जादुगरी जादुगिरी चमत्कारहरू प्रदान गर्नुभएका थिए। जादुगरी अर्थात् मेरो भन्नेको अर्थ अल्लाह तालाले जादुगरहरूले गर्ने कुराहरू जस्तै क्रिया गरेर त्यो जादुगरहरूलाई अचम्भित पार्न अल्लाह तालाले त्यस्तो खाले चमत्कारहरू उहाँले प्रदान गर्नुभएको छ। अर्थात् संक्षिप्तमा चाहिँ के छ मेरो दाइ भाइहरू हो कि बाइबललाई यदि यस संसारमा कसरी स्वीकारिराख्नु भएका छन् त्यो पनि मुस्लिम नै हुन्। बाइबलवादी अर्थात् क्रिस्चियनहरू जेससको नाममा डङ्का पिट्नेवालाहरू र जेससको नाम लिएर कराउने व्यक्ति र पास्टरहरू तिनीहरू जेससलाई मान्नुहुन्न, बरु जेससको आज्ञा र उसको तालिमको खुल्लम खुल्ला मजाक र हँसी उडाइराख्नु भएको छन्। बाइबलमाथि अत्याचार गरिराख्नु भएका छन्। त म तपाईँहरूको सामान्यमा बाइबलका केही श्लोक संक्षेपमा राख्न प्रयास गर्छु जसबाट यो प्रश्न हुन्छ कि हामीलाई एकेशवादी नै बन्नुपर्छ, एक ईश्वरको पूजा गरेर नै हामी सफलता प्राप्त गर्न सक्छौँ र वर्तमान कालका जो जेससहरू छन् जेससीहरू छन् अर्थात् क्रिस्चियनहरू छन् तिनीहरू बाइबलबाट टाँदै नै बरु परै नै बसेका छन्। इसाई क्रिस्चियन धर्म ग्रन्थ इन्जिलमा अर्थात् नयाँ करारमा धेरै परिवर्तन हुनको साथै अहिले पनि त्यसमा एकेश्वरवादका केही झलकहरू हेर्न पाइन्छ। जेसस अर्थात् यसुले उत्तर दिनुभयो, जो लुकाको आठ, जो लुकाका चार र आठमा लेखिएको छन्, उल्लेख छ कि तिमी मात्र एक परमेश्वरको प्रणाम गर र केवल उनैको उपासना गर र शास्त्रीहरू मध्ये एकजनाले यीशु अर्थात् यीशु जेसस मसीहसँग सोधियो, सबैभन्दा मुख्य आज्ञा के छ, सबैभन्दा मुख्य आज्ञा के छ, आदरणीय ईसा अर्थात् यीशु जेसस मसीहले जवाब दिनुभयो, सबै आज्ञाहरू मध्ये मुख तथा महत्वपूर्ण आज्ञा यो छ कि हे इजरायल सुन, हाम्रा प्रभु र परमेश्वर एउटै छन्। मर्कुस 12:8-29 जुन स्वर्गदूत यी कुराहरू बताउनुहुन्थ्यो म उहाँको पाइलामाथि दण्डवत हुनको लागि खसे, उहाँले मसँग भन्नुभयो हेर यस्तो नगर किनकि म तिम्रा तथा तिम्रा भाइ यस दूतहरू यस पुस्तकका कुराहरूलाई मान्नेवालाको सङ्गी दास हुँ। यसर्थ परमेश्वरकै दण्डवत गर। प्रकाशित वाक्य 22:8-9। अब यो कुरा हामीहरू माथि परस्त भयो कि एकेश्वरवादको शिक्षा चाहिँ यसुले हामीहरूलाई पनि दिनुभएको छ र यो शिक्षाबाट आज ख्रिस्टीहरू पर नै बसिराख्नु भएको छ। तिनीहरूको अवस्था त्यस्तै छन् जस्तो कि एक हिन्दूवादीको अवस्था बनेको छ। एक हिन्दूले पनि अनेकेश्वरवाद अर्थात् बौद्धवादको बाटोलाई रोजेको छन् र आफ्नो धर्मगुरुलाई शास्त्र धर्मका सबै थोक ठिकादार सम्झेर उसले भनेको कुराहरूलाई गर्दै धर्म हो भनेर र धर्मलाई पुग्यो मलाई पुग्यो भनेर गरिराख्नु भएको छ भने त्यस्तै क्रिस्चियनहरू पनि हुन्। म भन्छु दाइ भाइहरू हो, बाइबललाई ध्यानपूर्वक पढ्नुहोस् र होस पुर्याउनु होला। तपाईँ यो कुरा जेसको भनाइहरूमा स्पष्ट पाउन सक्नुहुन्छ कि उहाँले हामीहरूलाई एकेश्वरवादको शिक्षा दिनुभएको छन् र आफूलाई चाहिँ उहाँ ईश्वरको भक्त हुँ भनेर भन्नुभएको छन्। कहिले पनि उहाँले म नै ईश्वरको छोरा हो, म नै तपाईँहरूको लागि छुटकारा ईश्वरको नर्कबाट मुक्ति दिलाउनेवाला छु भनेर भन्नुभएको छैन। बरु हामीहरूलाई एक ईश्वरको पूजा गर्नुहोस् र उसको पूजा गरेर नै तपाईँहरू चाहिँ स्वर्गका हकदार बन्न सक्नुहुन्छ भन्नुभएका छन्। वेद पुराणहरू एवं इन्जिलबाट यो कुरा स्पष्ट, यो कुराहरूको वर्णन र बयान पश्चात यो प्रश्न उत्पन्न हुन्छ कि फेरि हिन्दू धर्ममा अनेक पूज्य र आराध्य तथा इसाई धर्ममा तीनवटा कहाँबाट आयो र के यसैको नाम एकेश्वरवाद हो र के अहिले पनि ती धर्महरूलाई सत्य ईश्वरीय धर्म मान्न सकिन्छ? पवित्र कुरानको अध्याय पवित्र कुरानको अध्ययन गर्नाले यो विदित हुन्छ कि जहिले पनि यस संसारमा सत्य ईश्वरीय धर्म आयो भने त्यसलाई यस कारण अस्वीकार गरिएको कि जुन अवतारहरूले ईश्वरीय धर्म प्रस्तुत गर्नुभयो तिनीहरू पनि पुरुष र मनुष्य नै थिए। पवित्र कुरानमा भन्छन् र जहिले पनि मानिसको समक्ष सत्य धर्म आयो भने मात्र यस कारणले तिनीहरूले विश्वास गरेका थिएन कि अल्लाहले मनुष्यलाई रसूल अवतार बनाएर पठाउनु भयो। हे नराशंसा तपाईँ भनिदिऊ कि यदि यस धरतीमाथि फरिस्ताहरू बसोबास गर्दथिए वा हिँड्दथिए भने हामी तिनको लागि फरिस्ता नै ईश्वरीय दूत रसुल नै बनाएर पठाउने गर्दथ्यौँ। एक अन्य ठाउँमा कुरानमा भनिएका छन् र तपाईँ भन्दा पूर्व हे नराशंस हामी अल्लाहले जति पनि रसुल अवतार पठायो सबै पुरुष नै थियो। एक अरू आयत श्लोकमा अल्लाह भन्नुहुन्छ कुनै पुरुषको यो सामर्थ्य छैन जसले अल्लाहले आफ्नो ग्रन्थ सम्झ एवं ऋषित्व प्रदान गर्नुभयो फेरि त्यो मनुष्यसँग यो भनोस् कि अल्लाहलाई छाडी मेरो पूजा गर, किन्तु त्यो भन्ने छ कि अल्लाहको पुजारी बनिहाल किनकि तिमी धर्मशास्त्रको शिक्षा दिँदछौ र त्यसलाई अध्ययन गर्दछौ। ऊ तिमीलाई यो आज्ञा गर्दैन कि देवता तथा अवतारहरूको पुजारी बनिहाल कि ऊ तिमीलाई कृतज्ञताको आज्ञा दिन्छ जबकि तिमी कृतज्ञ छौ। यसै गरी कुरान हामीहरूलाई यो पनि आज्ञा दिन्छ कि सत्य धर्मका अनुयायीहरूले केही समय व्यतीत भए पश्चात आफ्ना महापुरुषहरू तथा अवतारहरूलाई नै पूज्ये र उपास्य बनाइए हाले र एकेश्वरवादमाथि प्रथम आक्रमण गरी धर्मको वास्तविक आकारलाई परिवर्तन गरी हाले। उदाहरणार्थ इसाई अर्थात क्रिश्चियन धर्म इस्लामदेखि मात्र 500 वर्ष भन्दा केही पहिले यस संसारमा आयो, परन्तु इसाई धर्म शास्त्र इन्जिलमा यति नै घोर परिवर्तन गरिएको थियो कि खुद यसु मसीहको विषयमा तीन प्रकारका विचार प्रचलित भई थाल्यो, जसको वर्णन कुरानमा यस प्रकार पाइन्छ। यहुदीहरूले भने कि उजैर अल्लाहका पुत्र हुन् र इसाईहरू क्रिश्चियनले भने कि ईसा अर्थात यसु मसीह अल्लाहका पुत्र हुन्। यो उनीहरूको मात्र मौखिक कुराहरू छन् जुन उनी भन्दा पहिलाका अधर्मीहरूको कथनका समान छन्। अल्लाह तिनीहरूलाई सर्वनाश गरून् ती कता गइरहेका सिकता गइरहेछन्। तिनीहरूले आफ्ना धर्मचारी र सन्त महन्तहरूलाई अल्लाहको अतिरिक्त पूज्य बनाइहालेर मरियमका पुत्र यसु अर्थात् जेससलाई पनि, जबकि तिनीहरूलाई यो आदेश दिएको थियो कि एक अल्लाहको उपासना गर जसको सेवा अन्य कोही पूज्य होइन र ऊ ईश्वर तिनीहरूको साझीदारबाट पवित्र छन्। दूसरो विचार थियो कि यसु मसीह स्वयं ईश्वर हुन्। पवित्र इस्वानी कुरान यस विषयमा भन्नुहुन्छन् र ती मानिसहरू अधर्म भए जुनले यो भने कि मरियमका पुत्र मसीह नै अल्लाह छन्, जबकि मसीहले भन्नुभयो कि हे इसरायल अर्थात् इजरायली का पुत्रहरू हो, तिमीहरू उस ईश्वरको पूजा गर, तिमीहरू उस ईश्वरको पूजा गर जुन हाम्रा तथा तिम्रा पालनहार छन्। र जुन व्यक्ति पूजा अर्चनामा अल्लाहसँग अन्यलाई साझी बनाउनेछ भने उसको ठेगाना नर्क हुनेछ र दुष्टहरूका केही सहायक हुने छैन। तेस्रो कारण र त्यो पनि अधर्म भइहाले जुनले भने को कि अल्लाह तीन मध्ये एक छन्, हालाकि पूज्य केवल एक हो, र यदि यिनीहरू आफ्नो यस कुरालाई छाड्ने छैन भने अधर्मीहरूको लागि घोर दण्ड छ। एक अन्य श्लोकमा कुरान मजिदमा भनेको छन्, मसीह मात्र अल्लाहका दूत हुन्, उनी भन्दा पूर्व पनि धेरै दूतहरू बित्नुभयो, एका छन्, वहाँका आमा सत्यभाषी थिइन्, दुवै भोजन गर्नुहुन्थ्यो। हेर हामी कसरी तर्क दिइरहेका छौँ, फेरि हेर कि यिनीहरू बहकेर कहाँ गइरहेका छन्। वर्तमान क्रिश्चियन धर्ममा यही तीनमा एक र एकमा तीनको विचार साधारणत प्रचलित छ। हिन्दू धर्ममा एकेश्वरवादको प्रमाण वेदहरूबाट दिइसकेका छौँ, परन्तु वर्तमान प्रचलित हिन्दू धर्ममा यति संख्यामा पूज्य तथा आराध्य बनाइएको हो कि तिनलाई संख्यित गर्नु पनि असम्भव छ। हिन्दू धर्ममा प्रत्येक अवतार ईश्वर र पूज्य हुन् अनि देवी देवताको रहस्य बेग्लै छ। यहाँ ईश्वर नाम मात्रै पूज्य र आराध्य बाँकी बच्यो। अल्लाहसँग म प्रार्थना गर्दछु कि अल्लाह ताला हामीहरूलाई सत्य कुरा भन्ने र त्यसलाई आफ्नो जीवनमा लागू गर्ने क्षमता प्रदान गरोस्। सँगै म क्रिश्चियन वा हिन्दू धर्म मान्ने साथीहरूसित पनि अनुरोध गर्दैछु कि अल्लाहको लागि ईश्वरको लागि धर्मप्रति जागरुक बन्नुहोस्, धर्मको बारेमा पढ्नुहोस्, धर्मको बारेमा खोजी गर्नुहोस्। हामीहरूमाथि अस्पष्ट हुन्छ कि हामी कता घुमाइराखेका छन्, हामी कता विचल्लीमा परेका छौँ, हामी आफ्नै माथि कति अत्याचार गरिरहेका छौं। अल्लाह हाम्रो लागि स्वर्ग बनाएको छन्। अल्लाह दयावान हुनुहुन्छ, दयावान हुनुहुन्छ। आया अल्लाह कुनै व्यक्तिसँग शत्रुता गाँस्न तयार हुनुहुन्न, कसैले आफ्नो शत्रु ठान्नुहुन्न। बरु अल्लाहको माया र दयालाई यदि हामी यस संसारमा बयान गर्न खोजेका खोज्छौँ भने, लेख्न खोज्छौँ भने हामी लेख्न सक्दैनन्, गिन्न सक्दैनन्। संक्षिप्तमा यो भनौँ कि यस संसारमा जे जति छन् सबैमा अल्लाहको दया र माया हामीलाई पाउन सकिन्छौँ, देख्न सकिन्छौँ। तसर्थ हे दाई भाइहरू हो, हे दिदी बहिनीहरू हो, धर्मतिर फर्कौँ, धर्मको बारेमा पढौँ, सत्यवादी एकेश्वरवादी बन्नुहोस्, इस्लाम धर्मलाई रोज्नुहोस्। इस्लाम धर्म नै सबै सन्देशवाहक र अगम वक्ताहरूको धर्म हो। इस्लाम धर्म नै महापुरुषहरूको धर्म थियो। इस्लाम धर्म नै संसारको उत्पत्तिकादेखि महाप्रलयको दिनसम्म को व्यक्तिगत धर्म हो। इस्लाम धर्म नै यस संसारमा भएका जे जति कुराहरू छन् सबैका धर्म हो। त हामी धर्मी, हामी धर्मात्मा बनौँ, अधर्मी नबनौँ। हामी ईश्वरवादी बनौँ, हामी अनेक ईश्वरवादी नबनौँ। हामी ईश्वरको शिक्षालाई पढौँ, हामी शिक्षार्थीको शिक्षालाई छाडेर। हामी धर्म गुरु, धर्म गुरुको जो आदेशहरू छन् त्यो आदेशहरूलाई ईश्वरको शिक्षामाथि पेश गरेर हेरौँ। यदि तिनीहरूको शिक्षा, तिनीहरूको तालिम, तिनीहरूको भाइ ईश्वरको शिक्षाको अनुसार छ, ईश्वरको शिक्षासित मेल खान्छन् भने हामी त्यसलाई स्वीकार्न प्रयास गरौँ। यदि मेल खाँदैन भने हामी त्यसलाई छाडिदिउँ। त्यो नै धर्म हो, त्यो नै ईश्वरको आदेश हो। अल्लाह हामी सबैलाई सत्य कुराहरू सुन्न र उसलाई मान्न र जीवनमा लागू गर्न क्षमता प्रदान गरोस्। र म तपाईँहरूको सामनेमा अर्को बैठकमा, अर्को मिटिङमा तपाईँहरूको सामनेमा हिन्दू धर्ममा अनेकेश्वरवाद अर्थात् बहुदेववादको कारण बयान गर्न प्रयास गर्छु। आजको जो भनाइ थियो त्यो चाहिँ, या आजको जो यो वक्तव्य छ त्यो चाहिँ खास गरी हाम्रो क्रिस्चियन दाई भाइहरूको लागि थियो, तर यसमा केही कुराहरूमा हिन्दू धर्मको बारेमा पनि भनेको छु। त्यसैले यो सबैको लागि भयो। म सबै साथीहरूसित भन्छु, हे साथीहरू हो, यो संसारको रङ्गिनीकी तरफ नजाऊ, यो संसारको जो चहल पहल छ त्यतातिर नजानुस्, बरु ईश्वरले रोजेको धर्मतिर जानुस्, धर्मलाई पढ्नुहोस्, ईश्वरको शिक्षालाई जान्न प्रयास गर्नुहोस् र यस संसारमा ईश्वरको आदेश अनुसार मौज मस्ती गर्नुहोस्। ईश्वरलाई पनि खुसी हुन्छ, तपाईँलाई पनि खुसी हुन्छ, तपाईँ पनि चाहिँ ईश्वरका हकदार बन्न सक्नुहुन्छ, ईश्वरलाई पनि प्रसन्न पार्न सक्नुहुन्छ। त हामी समाजबाट माथि उठौँ र समाजमा भएको बहुदेववादीमा जो बिगार छन् त्यो बिगारलाई सुधार्न प्रदान गरोस्। अल्लाह हामी सबैलाई धर्मप्रति जागरूक र धर्मको बारेमा अध्ययन गर्ने क्षमता प्रदान गरोस्। आमिन। सल्लल्लाहु तआला अला नबी मुहम्मद व बारिक व सल्लम।